अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। नेपाली कङ्ग्रेसकी नेत्री शैलजा आचार्यको 5 स्मृति दिवस मनाइँदैछ। कङ्ग्रेस नेत्री कोइरालाको 5 वर्ष अघि 65 वर्षको उमेरमा निधन भएको थियो। अल्जाइमर्स र निमोनियाबाट पीडित आचार्यको उपचारको क्रममा निधन भएको थियो। आचार्य नेपालको पहिलो उप प्रधानमन्त्री रहनु भएको थियो। 2017 सालमा राजालाई कालो झण्डा देखाउँदा उहाँ 2 वर्ष जेल पर्नु भएको थियो भने उहाँले 2 वर्ष भूमिगत जीवन बिताउनु भएको थियो। नेत्री आचार्यको सम्झनामा आज नेपाली कङ्ग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। पार्टी कार्यालय सानेपामा आज बिहान आयोजित कार्यक्रममा कङ्ग्रेसका नेताहरूले स्वर्गीय आचार्यले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। कार्यक्रममा कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री तथा उप प्रधानमन्त्री प्रकाश मानसिंह, महामन्त्री कृष्ण प्रसाद सेटौला लगायतका नेताहरूले स्वर्गीय आचार्यको राजनीतिक योगदानबारे चर्चा गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अपराह 4 बजे बस्ने बैठकमा सरकारका नियमित कामका विषयमा छलफल हुने बताइएको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आजको बैठकमा विशेष गरी सरकारको काम कारवाहीको समीक्षा हुने जानकारी दिनुभएको छ। आजकै बैठकमा प्रधानमन्त्री सुशीला कोइराला उपचारका लागि अमेरिका जाने विषयमा पनि छलफल हुन सक्ने उहाँले बताउनुभयो। तर सो प्रस्ताव मन्त्री परिषद कार्यालयमा भने दर्ता भएको छैन। प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि उहाँ असारको 2रो साता उपचारका लागि अमेरिका जाँदै हुनुहुन्छ। कोइरालाको उपचारमा संलग्न चिकित्सकहरूले दिएको सल्लाह अनुसार उहाँ अमेरिका जान लाग्नु भएको हो। अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा बाल श्रम विरुद्धमा जनचेतना जगाउने उद्देश्यले राजधानी लगायत देशभरका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। श्रम विभागका महानिर्देशक रविन्द्र मोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको पहलमा बाल श्रम सम्बन्धी राष्ट्रिय बाल श्रम नीति तथा विद्यमान बाल श्रम ऐन 2056 को संशोधन लगायत जोखिमयुक्त बाल श्रमको सूची निर्धारणको कार्य भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय योजना आयोगबाट स्वीकृत बाल श्रम निवारणका लागि राष्ट्रिय गुरु योजना 2011-20 हालै नेपाल सरकारबाट अनुमोदन हुने क्रममा रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा अहिलेसम्म 16 वर्ष मुनिका करिब 16 लाख बाल बालिका कुनै न कुनै श्रममा संलग्न भएका छन्। तीमध्ये 6,20,000 बाल बालिकाले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन्। आसन्न 9 महाधिवेशनको आन्तरिक तयारीबारे छलफल गर्न नेकपा एमालेको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ। एमाले मुख्यालय बल्कुमा जारी बैठकमा विधान संशोधनको टुङ्गो लगाउने जनाइएको छ। यसअघि बसेको बैठकले संगठित सदस्यको अनुपातमा प्रतिनिधिको चयन गरेको थियो। बैठकले भूगोलको खुलातर्फ 200 संगठित सदस्य बराबर 1 प्रतिनिधि चयन हुने अनुपात तोकेको छ। थप प्रतिनिधिका लागि 50% संख्या काटेको अर्थात् 300 भन्दा माथि हुनुपर्ने सीमा तोकेको छ। संविधान सभाको बैठक आज पनि बस्दैछ। बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयमा सभासदले धारणा राख्नेछन्। हिजोदेखि सुरु भएको छलफलमध्ये सभासदहरूले सम्पत्तिमा सीमा तोक्न नहुने, हकबन्दी भन्दा बढी भएको जग्गा लिँदा उचित क्षतिपूर्ति दिनुपर्ने, मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्नुपर्ने, आमाको नामबाट नागरिकता पाउनुपर्ने लगायतका विषयमा आआफ्नो धारणा राखेका छन्। अहिलेसम्म करिब 150 प्रतिनिधिले आफ्नो धारणा राखे पनि बाँकी सदस्यले भने आज आफ्नो धारणा राख्ने संसद सचिवालयले जनाएको छ। एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरू एकसाथ पोखरा पुगेका छन्। विराटनगर राष्ट्रिय सम्मेलनपछि पहिलो पटक यी माओवादीका शीर्ष नेताहरू एकसाथ पोखरा पुगेका हुन्। पोखरामा आयोजित तमुवान र मगरात जिल्लाका अगुवा कार्यकर्ता भेलाको प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुग्नुभएका शीर्ष नेताहरूले पार्टीभित्रको बहस बाहिरदेखि देखिए जस्तो डरलाग्दो नभएको दावी गरेका छन्। क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उपस्थित यी माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई र उपाध्यक्ष नानकाजी श्रेष्ठले बाहिर हेर्दा निकै ठूलो झगडा देखिए पनि पार्टीभित्रको बहस स्वाभाविक र सान्दर्भिक भएको बताउनु भएको छ। अमेरिकाले पाकिस्तानमा पुनः ड्रोन हमला सुरु गरेको छ। अमेरिकाले गइराती पाकिस्तानको उत्तरी बाजरिस्तानको कायली इलाकामा दुईवटा ड्रोन हमला गरेको हो। एक घण्टाको बिचमा गरिएको दुईवटा ड्रोन आक्रमणबाट 16 जनाको मृत्यु भएको पाकिस्तानको जियो न्युजले उल्लेख गरेको छ। मृत्यु हुनेमा 3 जना आतंकवादी रहेको समेत बताइएको छ। र आज मध्यरातिदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। ब्राजिलको साओ पाउलो खेल मैदानमा नेपाली समयअनुसार मध्यराति 2:45 सुरु हुने पहिलो उद्घाटन खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। फिफा वरियता क्रमअनुसार तेस्रो स्थानमा रहेको ब्राजिल सबैभन्दा बढी 5 पटक विश्वकप फुटबलको उपाधि जितिसकेको छ भने 98 स्थानमा रहेको क्रोएसिया सेमी फाइनलसम्मको यात्रा मात्रै तय गर्न सफल भएको छ। यसपटक ब्राजिल अर्जेन्टिना र जर्मनीलाई उपाधिको दावेदार मानिएको छ। 20 संस्करणको यसपालिको विश्वकप फुटबल प्रतियोगितामा 32 देशको सहभागिता रहेको छ। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। अनिता आर्याल बिदा भए, नमस्कार।